फुगारी माया बसवाइले तिम्रो दिलको बोलु तो धन गर मेरो दिलको पिराते पठाइदेऊ लमाइले मोबाइल फुगारी घन्टन बस मल्ला छ गफ गरी माया बसवाइले तिम्रो दिलको बोलु तो धन गर मेरो दिलको पिराते पठाइदेऊ लमाइले तिम्रो दिलको बोलु तो धन गर मेरो दिलको पिराते पठाइदेऊ लमाइले मेरो जवान फुल जस्तो यो जस्तो घाम बनेर पगाली दिउँ जस्तो माया बस्यो अहिले तिम्रो दिलको भुल तोधन गर मेरो दिलको पिराते पठाइदेऊला मैले फुल जस्तो हिउँ जस्तो घाम बनेर पगाली दिउँ जस्तो माया बस्यो अहिले तिम्रो दिल दिलको पिराते पठाइदेऊला मैले तिम्रो दिलको भुल तोधन गर मेरो दिलको पिराते पठाइदेऊला।